नमस्कार अनि नयाँ वर्ष 2074 को हार्दिक मंगलमय शुभकामना समस्त श्रोता तथा रेसुङ्गा टेलिभिजनबाट यस उजेलका खबर हेरिरहनु भएका दर्शक महानुभावहरुमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम उजेलका खबर दुई हप्तासम्म यस कारण प्रसारण हुन सकेन कि आज प्रस्तुत गुल्मीको भाष्य विशेष सामग्री खोज्ने क्रममा निकै व्यस्त हुनु परेर हो। त्यसका लागि क्षमा याचना गर्दै आज अन्य विषय थाती राख्दै आजको 301 श्रृङ्खलामा प्रस्तुत गर्दैछौ भाष्य विशेष श्रृङ्खला। टेलिभिजनमा हेरौँ र रेडियोमा सुनौ हिजो र आजको भाष्य कस्तो थियो र छ। अहिलेसम्म गुल्मी जिल्लाका प्राय कुनै स्थानका युवाहरूले गर्न नसकेको पर्यटन प्रवर्धन र मौलिक कला संस्कृति संरक्षणको अभियान छेड्दैछन्। नयाँ वर्षको अवसरमा गुल्मी भार्सेली युवाहरूले यस अवसरमा भार्सेली युवाहरूलाई साधुवाद भन्दै घोषित सत्यवती गाउँपालिका अन्तर्गत साबिकको भार्से गाविसको संक्षिप्त परिचय गराउने जमर्को गरिएको छ। लाउरेहरूको गाविस भनेर सदियौँदेखि चिनिँदै आएको गाविस हो। गुल्मी अर्घाखाँची सँगै रहँदा पार गुल्मी भनेर चिनिने हालको क्षेत्र नम्बर 1 पर्दछ साबिकको भार्से गाविस। सदरमुकाम तम्गासबाट पूर्वतर्फ 115 किलोमिटरको दूरीमा पर्ने भार्से गाविस रिडीबाट यात्रा गर्दा जोहाङको खैरेनी हुँदै पुगिन्छ भने गौडाकोटबाट जुबुङ मजुवा चुरकाटे जुनिया हुँदै पुग्न सकिन्छ। भार्सेको गाउँ स्तरको हाट बजार र प्रशासनिक निकाय कुवा खोला बजारमा हो। अहिले सत्यवती गाउँपालिकाको वडा नम्बर 8 पर्ने भार्से गाउँ समुद्री सतहदेखि 1750 मिटर उचाइमा रहेको छ भने त्यसको शिर अर्थात् लुम्बिनी अञ्चलकै अग्लो स्थान थाप्लेको लेक 2600 मिटर भन्दा बढी उचाइमा रहेको छ। भार्से गाउँ लेक हो र बढी चिसो मौसम हुने स्थान हो। पूर्वी उत्तरमा ग्वाघा फोक्सिङ, पश्चिममा रूपाकोट जुनिया, उत्तर पश्चिममा शान्तिपुर र उत्तरमा हरेबार, दक्षिणमा जोहाङ उसका छिमेकी गाउँ हुन्। घर धुरी र 17,050 जना जनसङ्ख्या मध्ये 90% मगर समुदाय रहेका छन् भार्से गाउँमा। 7% गुरुङ नेवार बाहुन छेत्री लगायत अन्य जातिहरू जम्मा 3% मात्रै रहेका छन्। साबिकको भार्से गाविसका कार्ले सहायक जीवन पुनका अनुसार 90% मगर जातिहरू मध्ये पुन बुढाथोकी सिरिस गलामी सन्त्याल काला थापा आदि थरका रहेका छन्। परापूर्व कालमा भार्से तामा खानी सिसा खानी फलाम खानी भएको भीर जङ्गल थियो, जहाँ खानी खुलेपछि बागलुङ तर्फका मगरहरू तिनै खानीहरूमा काम गर्न आएपछि बसाई सराई सुरु भएको थियो। अहिले पनि ती खानीहरूका सुरुङहरू र अवशेषहरू देख्न सकिन्छ। अहिले संरक्षणको अभावमा भएका तिनै त्यहाँका खानी भुरे टाकुरी राज्यकालका कोट मन्दिर र अन्य पुरातात्विक वस्तु रहेका छन्। भार्सेमा 200 वर्ष पुराना घरहरूले पश्चिम पहाडको बस्ती कस्तो थियो त भन्ने जिज्ञासा मेटाउन पनि त्यो जानै पर्ने स्थान हो। सदरमुकाम तमगासका धार्मिक व्यक्ति र व्यवसायीहरूले खाली धार्मिक स्थान रेसुङ्गाको मात्रै नाम लिएर त्यहाँको मात्रै धार्मिक र पर्यटन विकासमा जोड गरेर त्यहाँ विकास पनि भयो, तर रेसुङ्गा भन्दा उचो र सुन्दर स्थान थाप्लेर भार्से साँच्चीकै ओझेलमा परेको ठाउँ हो। हेर्नुहोस्, त्यहाँको प्राकृतिक सौन्दर्य तल भार्से तमगास बजार भन्दा कम छैन भने माथि देउराली डाँडा थाप्लेको लेक रेसुङ्गा भन्दा सुन्दर र शिखरमा छ। जीवनका अङ्गहरू जस्तै भार्से र थाप्ले शिर र छाती हुन् भने त्यसका वरिपरि र पुछारमा रहेका गाउँहरू अन्य शरीरका अङ्ग हुन्। भार्सेको ऐतिहासिक धार्मिक स्थानहरूको चर्चा गर्नु पर्दा झुलेथुम देवी कालिका मन्दिर, अन्य मठ मन्दिर र देउराली, सुन्दर ठुलो पोखरी, छत्रथान, भुरे राजाको दरबार, शिवालय, गुफा मन्दिर, सिद्ध बाबा, दोब्रुङ्गा भैरव मन्दिर, सत्य बाबा, थुम डाँडा निकै प्रसिद्ध रहेका छन्। शैक्षिक क्षेत्रको कुरा गर्नु पर्दा गुल्मी जिल्लामा पहिलो पटक खुलेका विद्यालयहरू मध्येको एक हो श्री भार्से जनसहयोग माध्यमिक विद्यालय। 2007 सालमा तत्कालीन ब्रिटिस इन्डियन आर्मीका अवकाश प्राप्त सुबेदार मेजर दिलबहादुर पुनको अगुवाईमा माइल डाँडा पाठशाला सञ्चालनमा थियो भने 2008 सालमा श्री भार्से जनसहयोग प्राथमिक विद्यालय हुँदै अहिलेको माध्यमिक विद्यालय भएको हो। भार्सेको पौराणिक कथा पनि बडो रोचक रहेको छ। परापूर्व कालमा मनाङ, मुस्ताङ र भोटबाट तामाङ भोटेहरू जाडो छल्न भेडा च्याङ्रा लिएर बेच्न आउने गर्दथे। भार्सेको डोरो भन्ने स्थानमा बसेर वर्षेनी बथानका बथान भेडा च्याङ्रा बेच्ने क्रममा एक दिन भार्सेमा रहेको विशाल अजिङ्गारले 12 वटा च्याङ्रा एकैचोटि खाइदिएपछि ती भोटेलाई रिस उठेछ र खुकुरीले 2 पटक छम्काउँदा अजिङ्गार 3 टुक्रा भएर त्यही मरे छ। अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु। उक्त अजिङ्गारको टाउकाको भाग डुरुङ भन्ने स्थानमा बसेछ। ढाडको भाग अलि तल ढुङ्गे खोला भन्ने स्थानमा पुगेछ, जसलाई साँप ढुङ्गा भन्ने गरिन्छ। पुछारको लामो भाग त्यो भन्दा पनि तल भार्सेको खोलामा पुगेछ। हरियाली रानी बन सन्तोष राख्नु आफ्नै मन, नराम्रो कहिले नसोचौ, दुःखको बिउलाई नछरौ। नराम्रो हुन्छ पापीको मन, नरमाउनु बेल्थै मन, लोभीको हुन्छ धेरै धन, हुँदैन सत्य उसको मन। लोभीको हुन्छ धेरै धन, हुँदैन सत्य उसको मन। त्यसका अवशेषहरू छर्लङ्गै देख्न पाइन्छ। उति बेला भेडा च्याङ्रा बाघबाट जोगाउनका लागि बारिएको बारदेखि अजिङ्गारका ती तीनवटा अलग अलग अङ्गका अवशेष देखेपछि त्यो पौराणिक कथा सत्य साबित ठानिन्छ। त्यति बेला बौद्ध धर्मी भोटे तामाङ र केही गुरुङ पनि बस्ने गरेकोले माथि देउराली डाँडामा अहिले लुम्बिनीबाट गौतम बुद्धको प्रतिमूर्ति र काठमाडौँको बौद्धबाट ध्वजा पत्ता ल्याई स्थानीयवासीले बौद्ध स्तूप पनि स्थापना गरेका छन्। त्यस्तै तामारा फलाम खानीमा त्यति बेलासम्म त्यहाँका मगरहरूले राज्यलाई नगद कर तिरो तिर्दैनथे, बरु उत्खनन भएको धातुको केही प्रतिशत राज्यलाई दिने गर्दथे। त्यसरी तिर्ने कर तिरोलाई खाँडा भन्ने गरिन्थ्यो। भार्सेको त्यही खाँडा बुझाउने ठाउँलाई अहिले पनि खाँडा गाउँ भन्ने गरिएको छ। त्यसका पनि अवशेषहरू देख्न पाइन्छ। हिँडौँ शान्तिको बाटोमा, छोडे असत्य मार्गमा। प्रशस्त तामारा फलाम लगायतको धातुको खानी भएको भार्सेमा पछि राज्यले नगद कर लागू गरेपछि मगरहरूलाई घाटा पर्न गएपछि छाडेको इतिहासमा समेत उल्लेख छ। अहिले स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने, स्वदेशमै कल कारखाना चालु गर्ने स्थानीय साधन स्रोत जनताकै हातमा आइरहेको अवस्थामा सत्यवती गाउँपालिकाले भविष्यमा त्यो खानी सञ्चालनमा ल्याउने पहल गर्न सक्छ र सक्नु पनि पर्दछ। जन्मजात सोझा र जे छ त्यही सत्य कुरा गर्ने र सत्यकै पछाडि लाग्ने त्यहाँका मगर समुदायहरूमा अन्य गाउँमा झै छुलाई फटाई हुँदैन। कोदो मकैको खाना दुध दही आफ्नै घरमा कोदाकै जाँड रक्सी पिउने त्यहाँका मगर समुदायका असी नागेका वृद्ध वृद्ध पनि 16 वर्षे झै राता पिराउँदा देखिने गर्दछन्। भार्सेको सभ्यता सौन्दर्य सम्भावना र विकास कार्य। गत वर्ष भार्सेको देउराली डाँडा र मैला डाँडालाई नागरिक उड्डयन तथा पर्यटन विकास मन्त्रालयबाट प्याराग्लाइडिङ विशेष सुरक्षित क्षेत्र स्वीकृति भइसकेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण भार्से अन्यत्रबाट हेर्दा भिरको टापु जस्तो देखिए पनि त्यहाँ पुग्दा समथल उपत्यका छ। माथि देउरालीको डाँडामा पुगेपछि तल झर्नै मन लाग्दैन। विशेष गरी पूर्व बागलुङ पोखरा र उत्तर बागलुङ तर्फका हिम श्रृङ्खलाहरूको दृश्य अवलोकनले प्राकृतिक उपासकहरूले छोटो समयमा ढिक पुर्याउन मुस्किल पर्दछ। देउराली डाँडा र तल उपत्यका रहेको गाउँ होमस्टेका लागि अत्यन्तै सम्भावना बोकेको ठाउँ छ।